एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 056-5183-199, मोबाइल 98550-61999, टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 056-5160-57। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। हे आजकल मलाई के भाषा कुनी रेडियो अर्पण ना सुनी ना हुनी रेडियो अर्पण रेडियो अर्पण हजुरलाई नि मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण के भाषा कुनी रेडियो अर्पण ना सुनी ना हुनी रेडियो अर्पण रेडियो अर्पण हजुरलाई नि मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण ए रेडियो अर्पण हजुरलाई नि मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण। नमस्कार, म लोकतथा दोहोरी गायक पशुपति शर्मा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 MHz अर्पण सबैका लागि सधैँका लागि। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम अर्पण शुभ साँझ। नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ यो मिठो धुन सँगसँगै। आज पनि अर्पण शुभ साँझको युवा शैली र तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि उपस्थित हुने गर्छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ र तपाईँको दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ। आउन चाहनुहुन्छ यो साँझको बेला हामीले बजाउने भाका मार्फत आफ्नो घर परिवारलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-5363-332। यो बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण 104.5 MHz त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुरागदेखि दिल तामाङ। अनि के गर्नुहुन्छ दिलजीले? बसी बसाउ छ, बसिरहेको बेला कतिको सुन्ने गर्नुहुन्छ रेडियो अर्पण? सबैभन्दा धेरै कुन कार्यक्रम सुन्नुहुन्छ? कुन कार्यक्रम सुन्नुहुन्छ एकदम धेरै? म सुन्नु त रेडियो अर्पण सुन्छु, मेरो फर्स्ट फर्स्ट नै हो रेडियो अर्पण, हैन? एहे भने पछाडि धेरै समय पनि भएको छैन सुन्न थाल्नु भएको है? ल ठिकै छ, त्यसो भए धेरै लामो कुरा गर्दिनँ त भाइसँग है। अनि कतिको मनपर्छ लोकदोहोरी भाकाहरू? निकै मनपर्छ, सुन्न मात्र मनपर्छ कि गाउन पनि आउँछ? त्यसो भए अहिले मैले एउटा गीत गाउनुहोस् न त, सुनाइदिनुहोस् न छोटो भन्यो भने सक्नुहुन्छ? अनि किन गाउँछु भन्नुभयो त फेरि? सधैँ एकान्तमा गाइराखेर हुन्छ, सुनाउनुहोस् न कस्तो रहेछ तपाईँको स्वर? ल ठिक छ, अर्को पटक आउँदाखेरि मैले भने नाइ नभन्नुहोस् है। अनि कस सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत आज? मेरो बाबा मम्मी, मेरो बहिनी निरा मिना, मेरो भाउजू दाई, अनि मलाई चिन्ने नचिन्ने दिल भने चिन्ने सम्पूर्ण साथीहरूलाई, अनि सङ्गीता निता लक्ष्मी भान्जी अल सबैजनालाई हुन्छ अहिले भने सुट है। नमस्कार, दिलजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसाय हो विशुद्ध रूपमा लोकदोहोरी भाकाहरू। तपाईँको लागि हामी यो साँझको बेला राख्ने गर्छौँ, धेरै सुन्नुहुन्छ लोकदोहोरी भाकाहरू, सबैजनालाई मनपर्छ लोकदोहोरी भाकाहरू, भर्खरै बजारमा आएका भाकाहरू मनपर्छ अहिलेको युवा पुस्तालाई, अलिकति पुराना पुराना लोक भाकाहरू मनपर्छ हजुरबुवा हजुरआमाहरूलाई, मलाई थाहा छ यो पनि, र पुराना पुराना लोक भाकाहरू पनि अर्पण शुभ साँझको व्यवसायमा हामीले प्रस्तुत गर्दै आइराखेका छौँ, र अझै धेरै मात्रामा अब चाहिँ पुराना पुराना भाकाहरूलाई पनि स्थान दिनुपर्छ कि जस्तो लागिराखेको छ। धेरैजना हजुरबुवा हजुरआमाहरूले यति बेला हामीलाई सुनिराख्नु भएको छ, पुराना पुराना लोक भाकाहरू बज्दाखेरि उहाँलाई पनि आनन्द लाग्न सक्छ, त्यही भएर अर्पण शुभ साँझको व्यवसायमा हरेक खालका भाकाहरू राख्छौँ, र आगामी दिनहरूबाट अलिकति पुराना पुराना भाकाहरूलाई पक्कै पनि हामी जोड दिनेछौँ। र यति बेला कोही साथी फेरि पनि लाइनमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो हजुर, नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? म पर्खालबाट रत्नबहादुर चेपाङ। पर्खालबाट रत्नबहादुर चेपाङ, अनि के गर्नुहुन्छ रत्नजी? यतिकै बसी बसाइ छ, खेती किसानी गर्नुहुन्छ, के लगाउनु भएको छ अहिले बारीमा? मकै छ है, हरियो मकै खाने बेला भएको छ है, ल ठिक छ भने पछाडि अब सबैजना हामी किसानका छोराछोरी काम पनि गर्नु पर्यो, खानाकै लागि भए पनि गर्नु पर्यो होइन? ल राम्रोसँग बस्नुहोस् अनि हामीलाई पनि माया गर्दै गर्नुहोस् है। कतिको सुन्नुहुन्छ लुकदोहोरी भाका चाहिँ यहाँले? धेरै मनपर्छ, सबैभन्दा मन परेको गीत कुन हो तपाईँले सम्झिनुहुन्छ अहिले? तपाईँलाई एकदमै मनले एकदमै छोएको गीत कुनै छ लुकदोहोरी भाका? अब छन् त छ, धेरै नै छ हैन, एउटा भन्नुहोस् त, त्यति धेरै मन पराउने मान्छेलाई पक्कै पनि थाहा हुनुपर्छ एउटा गीत चाहिँ हैन? एउटा गीत मलाई एउटा गीत के मनपर्छ भन्दा अब फिल्म गानाको त्यो हुन्छ नि, मैले लोकदोहोरीको कुरा गरिरहेको छु त भाइ, फिल्मको कुरा नगर्नुहोस् न फेरि। लोकदोहोरी पनि मनपर्छ, लोकदोहोरी नि। अनि अर्पण शुभ साँझमा फिल्मको कुरा गर्नै पाइदैन नि, त्यही भएर मैले लोकदोहोरी भाका कुन मनपर्छ भनेर सोधिरहेको छु त। मलाई त पुरानो भाग मनपर्छ हो, भल्ल परे निर्मा भन्ने भाग मनपर्छ। गाउन पनि आउँछ? गाउन आउँदैन, आउँदैन। ल ठिक छ, पुराना पुराना भाकाहरूलाई पनि मन पराउनु पर्छ नि हामीले है। ल ठिक छ, अनि कसा सम्झिनुहुन्छ नि अब बज्ने भाका मार्फत? यो गीत मार्फत बज्ने गीत मार्फत अब काल पनि बस्ने सफल मजिलाई हजुर, खजुरलाल पुष्प है, अनि नाइन बहादुर दाई, अनि मामा माइज्यू, अनि सम्पूर्ण हाम्रो हनसन्त बहादुर दाई, अनि रेल बहादुर अङ्कललाई हजुर, अनि यो रेडियो अर्पण सुनेर सम्पूर्णको लागि रत्न भने सुने नचिने सम्पूर्णको लागि हुन्छ रत्नजी अहिले भने छुटौ। नमस्कार, नमस्कार। रत्नजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायी हो, तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्दै गर्नुहोस्, 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ। आजको अर्पण शुभ साँझको व्यवसायमा मैले नयाँ नयाँ भाकाहरूलाई नै स्थान दिएको छु, केही समय अगाडिका भाकाहरूलाई स्थान दिएको छु, भोलिको कार्यक्रमहरूमा पक्कै पनि पुराना पुराना लोक भाकाहरू तपाईँको लागि लिएर आउनेछु, आज नै म बाचा गर्छु तपाईँहरूलाई। र यति बेला भने एउटा भाकालाई थोरै अगाडि जोड्छु, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न फेरि आउँछु। सिउँदो काटिलो कति सिउँदो सिउँदो रङ्गिँदा कति रोए कति अब तिमीले कहाँ पाउली मेरो माया जति अर्काले भरेको मलाई फेरि देख्नु परेको कति रोए कति तिम्रो सिउँदो रङ्गिँदा कति रोए कति अब तिमीले कहाँ पाउली मेरो माया जति तिम्रो सिउँदो रङ्गिँदा कति रोए कति अब तिमीले कहाँ पाउली मेरो माया जति कति रोएँ कति तिम्रो हुन नपाउँदा कति रोएँ कति अब मैले कहाँ पाउँला तिम्रो माया जति निकै नै मिठो खालको भाका तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 056-5-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, राज्यको सङ्केत मिलिरहेछ, म उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? नारायणपुरबाट सरिता थापा। अनि के छ सरिताजी, हाल खबर? मेरो पनि ठिक छ। के गर्नु भयो आज? केही गर्नु भएन है। अनि हाम्रो सरिताजीलाई लोकदोरी भाकाहरू कतिको मनपर्छ? कुरै भएन नि, अनि मन नपराएर भए त होइन, हामीले नसुनेर कसले सुनिदिन्छ र? त्यही त है, मेलापातमा जाँदा पनि लोकगीत हुन्छ, कुनै कार्यक्रम गाउँघरमा कुनै रमाइलो कार्यक्रम भयो भने पनि लोकदोरी भाका बज्छ, विवाहमा यसै पनि बजिहाल्छ होइन, सबै ठाउँमा यत्र तत्र बज्ने भाका नै लोकगीत हो होइन, त्यही भएर मनपर्छ। ल ठिक छ, अनि यसो मन परेको त्यो लोकदोरी भाकाहरू कुनै कुनै गुनगुनाउनुहुन्छ कहिले काहीँ? एक्लै मात्रै? अहिले मेरो अगाडि गुनगुनाउनुहुन्न मैले भने गाउनु भएर? दोहोरी गीत गाएको सुनेको छैन नि त मैले, मैले दोहोरीको कुरा गरेँ नि त, स्वर मिठो छ मलाई थाहा छ होइन। ओ है, गाउनुहोस् न त, के भएर तपाईँलाई एकदमै मन परेको लोकदोरी भएका थोरै गुनगुनाउनुहोस् त, सबै मनपर्छ होइन, तैपनि हुन्छ नि मनलाई छुने खालको कुनै न कुनै लुकधोरी भएका त एउटा। ल ठिकै छ, त्यसो भए अर्कोपटक आउँदाखेरि चाहिँ एउटा गीत रेडी गरेर आउनु होला है, म तपाईँ जहिले आउनुहुन्छ म त्यो दिनमा तपाईँलाई गीत गाउन लगाउँछु है, फेरि गीत गाउनुपर्छ भनेर शुभ साँझमा फोनै नगर्नु होला नि, त्यस्तो चाहिँ नगर्नुहोस् है। अनि खाना खानु भयो त? भइसक्यो, भएको छैन मेरो, अब कार्यक्रम सकिए पछाडि। अनि कसो सम्झिनुहुन्छ नि अब बज्ने भाका मार्फत? हुन्छ सरिताजी, अहिले भने सुटौँ, नमस्कार। सरिता हुनुहुन्थ्यो यति बेला नारायणपुरबाट आउनु भएको थियो, अहिले अर्पण शुभ साँझको व्यवसाय हो, व्यवसायमा हामी तपाईँसँग कुराकानी गर्छौँ, एकैछिन भए पनि यो साँझलाई अलिकति रमाइलो बनाउने कोसिसमा रहन्छौँ, तपाईँलाई मनपर्ने खालका लोकदोहोरी भाकाहरू पनि राख्छौँ, जसले अर्पण शुभ साँझलाई माया गर्नुहुन्छ, अझ भनौँ जसले नेपाली लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ, तपाईँहरूलाई गीत गुनगुनाउन पक्कै पनि आउँछ, मैले कुनै न कुनै दिन तपाईँहरूलाई झुक्याएर गीत गुनगुनाउन लगाउँछु, तपाईँहरूले चाहिँ गुनगुनाउनु होला, गाउनु होला, यो आग्रह छ मेरो। र यति बेला अर्को साथी पनि हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, नमस्कार दिदी। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनिल चेपाङ, कहाँबाट भन्नु पऱ्यो? ए, काठमाडौँबाट? हजुर। भने पछाडि हाम्रो अनिलजीको घर नै काठमाडौँ हो र? भने पछाडि कति भयो नि काठमाडौँ जानु भएको? चार पाँच दिन पनि भर्खर हुन्छ त, अहिले भर्खर जानु भयो जस्तो भन्नुभयो त। खाना खाएको छैन मैले, तपाईँले खानुभयो? ल बिस्तारै बिस्तारै खानु होला है, अनि राम्रोसँग फर्किनु होला घरमा। अनि अब बज्ने भाका मार्फत कसलाई सम्झिनुहुन्छ तपाईँ? पहिला प्रथम तपाईँलाई धन्यवाद, अनि कविता, अनि मेरो मम्मीलाई, मेरो दादाहरूलाई, मेरो भाउजूहरू, अनि उता मेरो सालीहरू, बिमला, बुधमायाहरू, अनि मेरो के अरे अनिल चेपाङ भने चिन्ने नचिन्ने सम्पूर्ण श्रोता श्रोताहरूलाई। हुन्छ अनिलजी, अहिले भने छुटौँ, नमस्कार। नमस्कार, अनिलजी आउनु भएको थियो यति बेला, र अर्पण शुभ साँझको व्यवसायमा तपाईँसँग अझै पनि कुराकानी गर्न मन लागिराखेको थियो, के गर्नु राज्यले अगाडिबाट हात जोडिसक्नु भएको छ, अब समय छैन है भन्नुभएको छ, तिनजेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई सुनेर बसिदिनु भयो, तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र तिनजेलसम्म आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो, आउन प्रयास गर्नुभयो, तपाईँ सम्पूर्णप्रति निकै नै आभारी छु। यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, शुभ सन्ध्या।

हुनुले दलहरूले सहमतिको राजनीतिलाई सकारात्मक अभ्यासमा उतारेको सन्देश पनि गएको छ। केही दलहरूले प्रक्रियाप्रति असहमति पनि जनाएका छन्। दलहरूले माघ 8 गतेभित्र संविधान ल्याउने भाका तोकेका छन्। आफैले तोकेको भाकाभित्र संविधान ल्याउन अब तीव्र रूपमा संविधान लेखनको काम हुनु आवश्यक छ। साझा खबरमा अब मुख्य खबर लील प्रकाश चन्दबाट। संविधान सभा अन्तर्गतका पाँचवटै विषयगत समितिका सभापतिहरू निर्विरोध चयन भएका छन्। पाँचवटा समितिमध्ये सुरुमा 4 समिति सभापतिका लागि 1-1 जनाको र एउटामा 2 जनाको उम्मेदवारी परेको थियो। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिका लागि एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराई र खम्बुआन राष्ट्रिय मोर्चाका रामकुमार राईको उम्मेदवारी परेकोमा राईले फिर्ता लिनुभएपछि भट्टराई पनि निर्विरोध निर्वाचित हुनुभएको हो। यसै गरी संविधान मसौदा समितिमा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, अभिलेख अध्ययन तथा निरिक्योल समिति सभापतिमा एमाले सचिव विष्णु पौडेल निर्वाचित हुनुभएको छ। यस्तै क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति सभापतिमा मधेसी जनअधिकार फोरमका लक्ष्मी चौधरी र नागरिक सम्बन्ध तथा सुझाव समितिको सभापतिमा प्रमिला राणा सर्वसम्मत निर्वाचित हुनुभएको छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा निर्वाचित हुनुभएपछि डाक्टर बाबुराम भट्टराईले तोकिएको समयमा जनचाहना अनुसारको संविधान लेख्नका लागि भूमिका निर्वाह गर्ने बताउनुभयो। सरकारले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी छानबिन आयोग विधेयक दफावार छलफलका लागि संसदमा प्रस्तुत गरेको छ। कानून मन्त्री नरहरि आचार्यले आज विधेयक संसदमा प्रस्तुत गर्नुभएको हो। विधेयक संसदमा आएपछि राप्रपा नेपालका सुशील कुमार श्रेष्ठले विधेयकमा आयोगको अध्यक्षको नियुक्ति सर्वोच्च अदालतको पूर्व न्यायाधीश हुने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। फोरम नेपालका लालबाबु राउतले यो विधेयकले मधेसको द्वन्द्वलाई सम्बोधन नगरेकाले यस विधेयकमा संशोधन प्रस्तावको माग गर्नुभयो। त्यस्तै फोरम नेपालका वीरेन्द्र प्रसाद महतोले विधेयकलाई सकारात्मक रूपले सोचेमा यो मुलुकको हितमा प्रयोग हुन सक्ने धारणा राख्नुभयो। नेमकिपाका अनुराधा थापा मगरले दफा 15 उपदफा 5 व्यवस्थाले आयोगले गरेको कारवाहीमा विरोध गर्न नपाउने व्यवस्था भएको उल्लेख गर्दै प्रजातन्त्रमा विरोधको अधिकार कुण्ठित गर्ने प्रावधान हटाउन माग गर्नुभयो। विधेयकको दफा 15 उपदफा 5 अनुसार कसैले आयोगको काम कारवाहीमा बाधा विरोध गरेमा आयोगले त्यस्तो व्यक्तिलाई पटक्कै पिच्छे 15,000 रुपियाँसम्म जरिवाना गर्न सक्नेछ भन्ने उल्लेख गरिएको छ। यसैबीच आजको संसद बैठकमा पर्यटन मन्त्री भीम आचार्यले सम्बोधन गर्दै सगरमाथाको आधार शिविरमा भएको हिमपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई जनै 15,00,000 रुपियाँको दरले क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो। साथै उहाँले हिमाल आरोहण प्रक्रिया तत्काल सुरु गर्न पनि निर्देशन दिनुभयो। सरकारले घाटामा गइरहेको नेपाल आयल निगमलाई 2.5 अर्ब रुपियाँ ऋण उपलब्ध गराउने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले निगमलाई ऋण उपलब्ध गराउने निर्णय गरेको हो। सरकारले आफू जमानी बसेर सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमलाई ऋण उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो। यस्तै आजको बैठकले सभासदहरूलाई संसद विकास कोष मार्फत जनै 10,10,00,000 रुपियाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। त्यस्तै T20 विश्वकप क्रिकेटमा सहभागी नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई 5,5,00,000 रुपियाँ पुरस्कार दिने निर्णय पनि गरेको सञ्चार मन्त्री रिजालले जानकारी दिनुभयो। आइसिसी T20 वर्ल्ड कप क्रिकेटमा विजेता खेलाडीहरूलाई 5,00,000 दरले रकम उपलब्ध गराउने प्रोत्साहन स्वरूप सरकारले निर्णय गराएको छ। यसै गरी सरकारले नेपाल पत्रकार महासङ्घको महाधिवेशनका लागि 20,00,000 रुपियाँ अनुदान सहयोग दिने भएको छ। वैशाख 20 र 21 गते काठमाडौँमा हुने महाधिवेशनका लागि महासङ्घलाई अनुदान उपलब्ध गराउने निर्णय भएको प्रवक्ता रिजालले जानकारी दिनुभयो। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले झण्डै 300 विभिन्न तहका सरकारी कर्मचारीहरूले डिभी, पीआर र ग्रीन कार्ड लिएको प्रमाणित भइसकेको खुलासा गर्दै उनीहरूलाई कारवाही गर्ने अन्तिम तयारी भइरहेको बताउनु भएको छ। रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले प्रमाणित भएका कर्मचारीले जुनसुकै उपाय खोजे पनि उनीहरूलाई कसैले बचाउन नसक्ने र कारवाही गरेर छाड्ने प्रतिबद्धता जनाउनुभयो। मुक्त प्रशासन, अनुशासित प्रशासन, राष्ट्रप्रति समर्पित प्रशासन र जनताप्रति जवाबदेही प्रशासन पहिलो चरणमा बनाइसके पश्चात मलाई विश्वास छ यसको प्रभाव अन्य राष्ट्र सेवकहरूको बीचमा पनि पर्छ र अन्य क्षेत्रमा पनि यो कारवाहीको प्रक्रियाहरू सुरु हुन्छन्। मन्त्री पण्डितले डिभी पीआर र ग्रीन कार्ड लिनेमा निजामती कर्मचारी मात्रै नभएर नेपाल सरकारको बैंकिङ, सुरक्षा, शिक्षा लगायतका क्षेत्रका उच्च पदस्थ कर्मचारीहरू पनि रहेको उल्लेख गर्दै उनीहरूलाई कानूनी प्रक्रिया र विधि अनुसार कारवाही गरिने बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाहले देश अझै अन्यलमा रहेको बताउनु भएको छ। चितवनको जुटपानी छ सूर्यपुरमा रहेको बौद्ध गुम्बामा पूजापछि पत्रकारहरूसँग कुरा गर्दै पूर्व राजा शाहले देशलाई अन्यलबाट हटाउन कतिले प्रयास गरिरहे पनि त्यो पूरा हुन नसकेको बताउनुभयो। देशमा चाँडै शान्ति होस् भन्दै पूर्व राजा शाहले सबैलाई समेट्ने किसिमको संविधान बनोस् भन्ने आफ्नो र जनताको चाहना रहेको उल्लेख गर्नुभयो। पत्रकारले सोधेको प्रश्नमा पूर्व राजा ज्ञानेन्द्रले जनताले चाहे र आवश्यकता महसुस गरे राज फर्कन सकिने पनि उल्लेख गर्नुभयो। देश र जनताको निम्ति आवश्यकता परे आफू तयार रहेको भन्दै उहाँले आफू कहीँ कतै नगएको स्पष्ट पार्नुभयो। नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटेलाई नेपाल भोटे जनजाति सेवा समितिले महासंघको महासचिव पदबाट फिर्ता बोलाएको छ। भोटेले विधान विपरीत काम गरेको, आदिवासी जनजातिको हक हितमा काम नगरेको र भोटे समुदायमा गुट उपगुट बनाएर भोटे समुदायमा फुट ल्याएको भन्दै समितिले महासचिव पदबाट भोटेलाई तत्काल फिर्ता बोलाएको हो। आदिवासी जनजाति महासंघको महासचिव जस्तो गरिमामय पदमा रही पदीय दुरूपयोग व्यक्तिगत स्वार्थमा लागेको समेत समितिको आरोप छ। पदीय दुरुपयोग नगर्न समितिले पटक पटक सुझाव दिए पनि कुनै परिवर्तन नआएपछि महासचिव भोटेलाई फिर्ता बोलाएको समितिको पत्रमा उल्लेख छ। महासचिव भोटेले अवैधानिक कार्य समिति गठन गरेको साथै कानून र वैधानिक रूपमा चैत 26 गते बाजुरामा सम्पन्न अधिवेशनबाट गठित समितिको समानान्तर समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ। अब खेलकुदको खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत भर्खरै सकिएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली डियर डिभिल्सलाई 4 रनले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको हैदराबादले 184 रनको योगफल तयार पारेको थियो। 185 रनको लक्ष्य पछ्याएको दिल्ली पूरै ओभर खेलेर 4 विकेटको नोक्सानीमा 180 रन मात्र बनाउन सक्यो। हैदराबादले पहिलो जित हासिल गर्दै 2 अङ्क जोडेको छ। यस्तै अहिले 8:15 बजे हुने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ। लील प्रकाश चन्द, द्वन्दको क्रममा पीडित महिला र न्यायिक उपचारको प्रश्न। यो विधेयक बनाउनमा कमिटीहरू भन्छ, राजनीतिक संयन्त्रहरू भन्छ, खोइ हामी काहीँ पनि छैन। लेबरले गर्न सक्ने ठाउँमा हामी काम गर्छौँ, तर पनि एक्नोलेजमेन्ट छैन। रेडियो रिपोर्टसँगै जुम्लामा 7 बर्थिङ सेन्टरका लागि 17 लाख बराबरको चिकित्सा उपकरण हस्तान्तरण, नवलपरासीको धौबादी गाविस पूर्ण साक्षरता गाविस घोषणा लगायतका खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला। मनोरञ्जन केन्द्रमा एकै पटक 300 जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था, महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था, बेबी स्विमिङ पुल, लकर सुविधा, स्विमिङ गर्दै खान सकिने व्यवस्था, विवाह, व्रत बन्ध, बर्थडे पार्टी, मिटिङ तथा 2000 जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा, विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था, कैलाश पर्वत, कलात्मक ढुङ्गे धारा, चिल्ड्रेन पार्क, म्युजिकल सावर डान्स, रेस्टुरेन्ट, साथमा पर्याप्त पार्किङको सुविधा, चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज। आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था, होटल गंगोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था, साथै 3 महिनादेखि 1 वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था। सम्पर्क हम्स मनोरञ्जन केन्द्र, रत्नगर टाढी, फोन 0556568538, मोबाइल 98550660040 र 98029565045, वेबसाइट www.hmkchitaun.com। सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर सहित राजेश सहानी। जुम्लामा सञ्चालन भएको दोस्रो चरणको समुदाय सहयोग कार्यक्रमले सातवटा बर्थिङ सेन्टरका लागि झन्डै 17 लाख रुपियाँ बराबरको चिकित्सा उपकरण हस्तान्तरण गरेको छ। डिएफआइडीको आर्थिक सहयोगमा केयर नेपाल र केडाक नेपालद्वारा सञ्चालित समुदाय सहयोग कार्यक्रमले उपकरण हस्तान्तरण गरेको हो। स्वास्थ्य चौकी हाटसिन्जा, स्वास्थ्य चौकी पाण्डव गुफा, स्वास्थ्य चौकी ब्रुममाडी चौर, स्वास्थ्य चौकी छुमचौर, स्वास्थ्य चौकी कुडारी, स्वास्थ्य चौकी देपाल गाउँ र स्वास्थ्य चौकी जुम्ला कोटलाई चिकित्सा सामग्री हस्तान्तरण गरिएको रेडियो कर्णाली जुम्लाले खबर पठाएको छ। अछाम जिल्लाका तिमिलसैन र बस्ती गाविसलाई आज पूर्ण खोपयुक्त घोषणा गरिएसँगै अछाम जिल्ला पूर्ण खोपयुक्त जिल्ला बनेको छ। जिल्लाका 75 वटै गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएपछि अछाम पूर्णखोप जिल्ला बनेको हो। पूर्णखोपको माध्यमद्वारा बाल मृत्युदर घटाउने उद्देश्यका साथ सुरु गरिएको अभियान सफलताका साथ सम्पन्न भएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रामबहादुर केसीले जानकारी दिनुभयो। जिल्लाका खोप उमेर समूहका झन्डै 6,000 23 महिनासम्मका बालबालिकाले पूर्ण खोप पाएको प्रमाणित भएपछि हरेक गाविसलाई पूर्ण खोप घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको खबर रेडियो रामारोशन एफएम अछामले पठाएको छ। आदिवासी जनजाति समुदायका नागरिकको कला संस्कृतिको संरक्षण र सामाजिक मूल्य मान्यताको बारेमा जानकारी दिने उद्देश्यले सिन्धुलीमा आजदेखि 3 दिने अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सुरु भएको छ। सिन्धुलीमा दोस्रो पटक सुरु भएको महोत्सवमा भारत, ताइवान र न्युजिल्यान्ड सहित 4 देशका चलचित्रका साथै नेपालका विभिन्न भाषाका 20 वटा वृत्तचित्र पनि प्रदर्शन गरिने बताइएको छ। रेडियो सिन्धुलीगढी सिन्धुलीका चिना थापाको रिपोर्ट। मलाई जहाँसम्म लाग्छ धेरै सहयोग पुर्याउला जस्तो लाग्छ र आफ्नो जातित्वको पहिचान पनि गर्ला जस्तो लाग्छ। मलाई आदिवासीहरूको संस्कृतिहरू हराउँदै गइरहेको अवस्थामा जुन फिल्म देखाउन खोजिरहेको छ, यो फिल्म हेरेर चाहिँ हाम्रो संस्कृतिहरू, पुरानो रीतिरिवाजहरू यो रहेछ भनेर चाहिँ आफ्नो व्यवहारमा लागू गर्न सक्छ चलचित्र महोत्सवले। महोत्सवमा सहभागीहरूले भने जस्तै सिन्धुली माडीको सभागृहमा सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवले आदिवासी जनजातिहरूको ज्ञान, सिप, कला तथा भाषिक सांस्कृतिक मूल्य मान्यताको बारेमा जानकारी लिन दिन सजिलो हुने आयोजकको विश्वास छ। आयोजक प्राङबोला छार्नाहान सिन्धुलीका अध्यक्ष काजी मान्थिङ, आफ्नो पहिचानसँग जोडेका, आफ्नो संस्कृतिसँग जोडेका, आफ्नो मूल्य मान्यतासँग जोडेका चलचित्रले हाम्रो पहिचानलाई स्थापित गर्नको लागि तपाईँहरूले पनि ज्ञान हासिल गर्नुहुन्छ भन्ने मलाई लागेको छ। हाम्रो ज्ञान हाम्रो पहिचान समृद्धिका लागि हाम्रो जागरण अभियान भन्ने मूल नाराका साथ सिन्धुली जिल्लामा आजदेखि सुरु भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र विस्तार महोत्सवमा नेपाल, भारत, ताइवान, ग्वाटेमाला र न्युजिल्यान्डका आदिवासी चलचित्रहरू प्रदर्शन गरिनेछ भने नेपालका तामाङ, मगर, नेवार, सुनवार, गुरुङ, माझी, लिम्बू, चेपाङसँग सम्बन्धित 20 वटा चलचित्र एवं वृत्त चित्रहरू पनि देखाइनेछ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्य सञ्चालन समितिका सदस्य गंगाराम ताजपुरिया, महोत्सव भनेको वास्तवमा हामी आदिवासी जनजातिको पहिलोको पहिचान नै हो। पहिचान भित्र धेरै कुराहरू पर्छन्, भाषा पर्छ, धर्म पर्छ, संस्कृति पर्छ, खानपान पर्छ, चाड पर्वहरू पर्छ, यी सब कुराहरूलाई समेटेर आदिवासी जनजातिहरूको नेचुरल कुरा चलचित्र महोत्सवहरू सधैँभरि युग युगसँग युगन्तकालीन हुन्छ। आदिवासी जनजातिहरूको छुट्टी मौलिक पहिचान रहे पनि पछिल्लो समयमा हराउँदै गएको आदिवासी जनजाति समुदायका अगुवाहरूले बताउने गरेका छन्। त्यसैले यस्ता महोत्सवले नयाँ पुस्तालाई पुर्खाको संस्कृति प्रतिको महत्व र मोह जगाउने अपेक्षा आयोजकको छ। चिना थापा, सीआईएन, रेडियो सिन्धुलीगढी, सिन्धुली। अब बाँकी खबर। शैक्षिक सत्र सुरु भएको साताभित्रै सम्पूर्ण विद्यार्थीका हात हातमा पुस्तक पुर्याउन सरकारले निर्देशन गरे पनि तोकेको समयमा सल्यानमा पुस्तक पुग्न सकेको छैन। जिल्लामा अहिलेसम्म कुल विद्यार्थी अनुसार 40,000 पुस्तक अपुगिरहेको छ। जनक शिक्षा सामग्रीले पुस्तक छाप्न ढिलाइ गरेकाले आवश्यकता अनुसार पुस्तक समयमै पुग्न नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। जिल्लामा कक्षा 1-10 76,000 विद्यार्थी रहेको रेडियो शारदा एफएम सल्यानले जनाएको छ। र नवलपरासीको धौवादी गाविस पूर्ण साक्षरता गाविस घोषणा गरिएको छ। गाविसभरिका सम्पूर्ण बालबालिका विद्यालयको पहुँचमा रहनुका साथै 60 वर्ष उमेर समूहका नागरिक साक्षर हुन सफल भएकाले गाविसलाई साक्षरता गाविस घोषणा गरिएको हो। शिव सामुदायिक अध्ययन केन्द्र शिव मन्दिरको संयोजनमा नेपाल सरकार शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्र, जिल्ला शिक्षा कार्यालय नवलपरासीको सहयोगमा साक्षर नेपाल कार्यक्रम अन्तर्गत राष्ट्रिय साक्षरता अभियान सम्पन्न भइसकेकोले धौवादी गाविसलाई पूर्ण साक्षरता गाविस घोषणा गरिएको मध्यबिन्दु एफएम नवलपरासीले खबर पठाएको छ। राजेश सहनी। राष्ट्रसङ्घीय तथ्याङ्क अनुसार अहिले नेपालमा 1,000 नवजात शिशुमा 33 जनाको जन्मिएको एक महिनाभित्र मृत्यु हुने गरेको छ। 5 वर्ष मुनि नै 1,000 बालबालिका मध्ये 54 बालबालिकाको मृत्यु हुने गरेको छ। सरकारले अबको 2 वर्षमा प्रति 1,000मा नवजात शिशुको मृत्यु 15 भन्दा कममा झार्ने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न के गर्नु पर्ला? यसै विषयमा सिआइएनले विभिन्न क्षेत्रका व्यक्तिहरूको प्रतिक्रिया प्रस्तुत गरिरहेको छ। नमस्कार, मेरो घर नाडा अछाम हो। मेरो नाम नरेश कुमार साई, म एक सञ्चारकर्मी पनि हो। बाल मित्र घटाउन लागि महिलाहरूलाई गर्भावस्थामा पसिला खानेकुराहरू खुवाउनु पर्छ र बच्चा जन्मिसकेपछि उसलाई नबिराई खोपहरू लगाउनु पर्छ र अनि खोप लगाएपछि उनलाई जुन जन्मिसकेपछि पाउनुपर्ने बाल बालिकाले पाउनुपर्ने खोपहरूको मात्रा पुरा गरेपछि बाल मृत्यु घट्न सक्छ होला। नमस्कार, मेरो नाम नन्दकला रावल बोगटी, मङ्गल सेन 3 अछाम। बाल मृत्यु दर कम गर्न गर्भवती महिला भएको समयमा पोसिलो खानेकुरा दिने र परिवारका सदस्यले पनि हेरविचार गर्ने, बालबालिकालाई समयमा खोप लगाउने अनि समयमा राम्रो ध्यान दिने, समयमा स्वास्थ्य संस्थामा खोप लगाउन लैजाने अनि बिरामी भएमा समयमा उपचार गर्ने, पोसिलो खानेकुरा पनि दिने अनि स्वास्थ्य संस्थामा पनि स्वास्थ्य कर्मीले राम्रो सेवा दिनु पर्यो। म टिका शर्मा, म जिल्ला अस्पतालमा काम गर्छु। बाल मृत्यु दर घटाउनका लागि चाहिँ सुरुदेखि आमा पेटमा बच्चा रहेदेखि नै सुरुवात गर्नुपर्छ। आमालाई पोसिलो खानेकुराहरू खुवाउने होइन, त्यस पछाडि बेला बेलामा गर्भवती जाँच गर्ने, जो रुटिन जाँच गर्छौँ हामी बेला बेलामा होइन, त्यो अनुसारको गर्भवतीहरू जाँच गर्ने, स्वास्थ्य संस्थामा नै बच्चा जन्माउनु पर्यो। घर बच्चा जन्माउँदाखेरि अनि जो त्यति बेला पनि मृत्यु हुनसक्छ होइन, अब नाल काट्नेदेखि त्यो सबै कुराहरू मिल्दैन होइन, त्यही भएर त्यति बेलादेखि सुरुवात गर्नु पर्यो, स्वास्थ्य संस्थामा बच्चा जन्माउनु पर्यो। रेडियो रामा रोशन एफएम अछामबाट प्राप्त प्रतिक्रिया, बाल मृत्यु दर घटाउन कसले के गर्नुपर्छ? हामी तपाईँको पनि प्रतिक्रिया प्रस्तुत गर्दै जानेछौँ। साझा खबरमा अब संक्रमणकालीन न्यायको कुरा। मानवाधिकार कर्मी तथा द्वन्द्व पीडितहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग महिला मैत्री हुनुपर्ने माग गरेका छन्। द्वन्द्वको समयमा महिलाहरू सबैभन्दा धेरै पीडित भएकोले संक्रमणकालीन न्यायिक संयन्त्र गठनपछि मात्र पीडितहरूलाई राहत क्षतिपूर्तिसँगै न्याय पाउन सजिलो हुने महिला अधिकार कर्मीहरूको तर्क छ। लील प्रकाश चन्दको रिपोर्ट। अहिले पो अलिकति बल छ, दिनानुदिन त एकदमै नाजुक अवस्थामा, कति गाह्रो छ कि जीवन बिताउनलाई। रोल्पाबाट 2052 सालमा तत्कालीन विद्रोही नेकपा माओवादीले थालेको सशस्त्र द्वन्द्व देशभरि फैलियो। कतिपय पुरुष गाउँघर खाली गरेर भूमिगत भए भने कतिपय विदेशिए, तर घर कुरेर बस्ने महिलाले विभिन्न बहानामा राज्य र विद्रोही पक्षबाट मानसिक तथा शारीरिक यातना र हिंसा सहनु पर्यो। सरकारले जसरी मार्यो उसरी त पाल्नु पर्यो नि। हामीलाई कतै लड्ने पर्ने माथि जान्थ्यो नि, लड्थ्यो पर्थ्यो मर्थ्यो, त्यो लागि हामीलाई पनि चिन्ता थिएन। शान्ति प्रक्रिया सुरु भएसँगै पीडितलाई न्याय दिने काम हुन सकेन। द्वन्द्व सकिएको 9 वर्षसम्म दलहरूको खिचातानीपछि पीडितलाई न्याय दिन सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन प्रक्रिया सुरु भएको छ। तर त्यसमा उल्लेख्य रूपमा महिला सहभागिता नभएको टिप्पणी गर्दै अधिकार कर्मी रञ्जना थापा, यो 50% भन्दा बढी जनसङ्ख्याको कुरा हो, कहीँ पनि देख्दिनँ। संक्रमणकालीन न्यायकै कुरा गर्दाखेरि चाहिँ यो विधेयक बनाउनमा कमिटीहरू बन्छ, राजनीतिक संयन्त्रहरू बन्छ, खोइ हामी कहीँ पनि छैन। लेबरले गर्न सक्ने ठाउँमा हामी काम गर्छौँ, तर पनि एक्नोलेजमेन्ट छैन। र संक्रमणकालीन न्याय भनेको चाहिँ के पनि हो रे भने राज्यले चाहिँ एक्नोलेज गर्नुपर्छ। द्वन्द्वको क्रममा भएका हत्या, हिंसा, यातना, अन्याय, दमनलाई द्वन्द्व पश्चात न्यायोचित रूपमा सम्बोधन गर्ने काम नै संक्रमणकालीन न्याय हो। द्वन्द्वको बेला महिलाहरू सबैभन्दा पीडित बनेको तत्कालीन राज्य र गैर राज्य पक्षले स्वीकारेका छन्। तर द्वन्द्व पीडित र प्रभावित महिलाको एकिन तथ्याङ्क कसैसँग पनि छैन। अब बन्ने दुवै आयोगले वास्तविक तथ्याङ्क पत्ता लगाएर महिला सवाललाई प्राथमिकता दिनुपर्ने माग गर्दै अधिकार कर्मी डाक्टर रेणुराज भण्डारी, चाहे त्यो बेपत्ताको सन्दर्भमा होस्, चाहे मारिएको सन्दर्भमा होस्, चाहे यौन हिंसा गरेको सन्दर्भमा सन्दर्भमा होस्, शक्ति निरूपण आयोग र बेपत्ता आयोग नै भन्छ भने त्यहाँभित्र महिलाका मुद्दाहरू निष्पक्ष छानबिन हुन्छ भनेर भन्ने कसरी छ सुनिश्चित गर्ने खालका कुराहरू हुनुपर्छ होला। द्वन्द पीडित सम्बन्धी संयुक्त राष्ट्र संघीय आधारभूत सिद्धान्त 1985 द्वन्द्वपछिको अवस्थामा पीडितका अधिकारलाई प्रमुखताका साथ हेर्नुपर्छ भनेको छ। नेपालमा बन्न लागेको सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोग पीडित मैत्री हुन नसकेको अधिकारकर्मी र पीडितहरू बताउँछन्। राष्ट्रिय महिला आयोगका अध्यक्ष शेख चाँद तारा दुवै आयोग महिला मैत्री बनाउन सरकारलाई सल्लाह दिएको बताउनुहुन्छ। जति समयको लागि उहाँहरूले कार्ययोजना बनाउनु भएको छ त्यो लक्ष्य प्राप्त हुने स्थिति अहिले देखिरहेको छ, र महिला आयोगले पनि अब 1325 र 1820 पनि केही गर्नुपर्छ, किन भन्दाखेरि जानकारी नै छैन अहिले पनि तपाईँहरू कति कृतिका मानव अधिकार उल्लङ्घनका घटना भएको संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। ती घटनाका पीडित मध्ये अधिकांश महिला भएको दावी गर्दै पीडितले न्याय पाउने गरी आयोग बन्नुपर्ने अधिकार कर्मीहरूको सुझाव छ। लील प्रकाश चन्द, सिआइएन, काठमाडौँ। तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको